नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोचाइमा लोक भाकामा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम रुचाइमा लोकको भाका। हप्तामा मङ्गलबार र बिहिबार अपरान्न 4 बजेको अर्पण खबरपछि आउने गर्दछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र आजको यो मङ्गलबारी व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ भने 0556-63-332 र 0556-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। तपाईँलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? गाईघाटबाट सबिना। सबिनाजी के छ तपाईँको नयाँ नौलो खबर? एकदम अनि खाजा भयो कि नाइ? भइसक्यो दादा, तपाईँको? हाम्रो पनि भइसक्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोज्ने? मैले दादालाई भनिसकेँ दादा। कसको लागि नि? सर्वप्रथम हजुरलाई धन्यवाद, कन्डनको दादालाई, अनि मेरो साथीहरू सुशील जीवन अशोक दादाको लागि, अनि मेरो दिदीको लागि, मेरो बाबा मम्मी मलाई सन्जु सबिना भनेर चिन्ने साथी सम्पूर्णको लागि। हुन्छ, अहिले छुट्टिन्छु, नमस्कार। सहर बसी उनकै घर बसेको, बस्दा बस्दै मायामा फसेको, मायालुको सहरमा मेरो गाउँमा घर छ। सहर पसी उनकै घर बसेको, बस्दा बस्दै मायामा फसेको, मायालुको सहरमा मेरो गाउँमा घर छ। गिलो भन्न पाउँदिन, धुलो भन्न पाउँदिन, उकालेर ओह्राली गरेर सा छेक्दैन मेरो घरले घाम पानी छेक्दैन मायालु सहरमा मेरो मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकाली र ओह्राली गरिराख्नुपर्छ। गाईघाटबाट आउनु हुने सबिनाले रोज्नु भएको थियो मिठो सुमधुर भाका र यो भाकापछि फेरि पनि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। तपाईँले कार्यक्रम रोजाइमा लोक भाका रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ। तै पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ 0556 63 332 र 0556 63 333 को बाटो हामीले खुला गरिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? एलिसा गुरुङ चन्डी भन्जाङबाट। चन्डी भन्जाङबाट एलिसा गुरुङ। हजुर। अनि तपाईँको नयाँ नौलो खबर के छ एलिसा जी? ए सब ठीक छ दादा। सबै ठीक छ। हजुर। अनि खाजा भयो कि नै? अ भइसक्यो। खाजा खाइसक्नु भयो? हजुर। आज कुन गीत रोज्ने? आज प्रवीण जी दादालाई भन्छु। अनि को कसको लागि नि? सर पढ्नु भ हजुरको लागि। धन्यवाद। अनि मलाई अहिले क्या भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ अहिले छुट्टिन्छु, नमस्कार। नमस्ते। हे भोटुमा बस्ने भोटिनी हजुर, तराईमा बस्ने थारु भोटुमा बस्ने भोटिनी, तराईमा बस्ने थारुनी, पावरवाला चस्माले हेर्दा सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, गर्नु गर्नु मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु, सबै देख्छु तरुनी मैले कसो गर्नु। सुर्खेतमा बुलबुल ताला कास्कीमा फेवा ताला, तिमी एक्लै म पनि एक्लै गासम माया जाला, लम लम माया एसाला गासम माया जाला, लम लम माया एसाला गासम माया जाला, लम लम माया एसाला एसाला सबलाई देख्छु तरुनी मैले कसो गरुनी रामजी खाँड र साथीहरूको सुमधुर आवाजमा सजिएको यो लोकभाका पृष्ठभूमिमा राखिसकेका छौँ। यो लोकभाकालाई रोज्नु भएको थियो चण्डी भन्साङबाट आउनुहुने साथी एलिसा गुरुङले। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्त जुन इष्टमित्रलाई सुनाउन सक्नुहुनेछ। 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? अजिङ्गरेबाट के भन्नुभयो? अलिकति तपाईँको आवाज चाहिँ मैले बुझ्न सकिनँ। अनि के छ टिकाजी तपाईँको नयाँ नौलो खबर? तपाईँको नयाँ नौलो खबर के छ भनेको मैले? अनि खाजा भयो कि नै? आज कुन भाका रोज्ने? हुन्छ, कसको लागि? हुन्छ टिकाजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। भन्छौ अहिले नै रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले कान दुख्ने, कान पाकिरहने, पानी पिप बगिरहने, चिलाउने, कान कराउने, कम सुन्ने, लगातार रुगाखोकी लागिरहने, नाक बन्द हुने, नाकमा मासु पलाउने, पुरानो भन्दा पुरानो पिनास, माइग्रेन, टाउ को दुखी रहने, सिल्का हान्ने, घाँटी दुख्ने, स्वर बस्ने, दोहरी रहने, टन्सिलाइटिस, रिङटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-5630-141, एम्बुलेन्स 98455-64-222। जापानीज, कोरियन, युरोपियन, इन्डियन तथा अस्ट्रेलियन यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु तपाईँलाई। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज। र कार्यक्रम रोजाइमा लोक भाकामा हुनुहुन्छ, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। 0556-63-332 र 0556-63-333 बाटो हामीले खुल्ला राखिसकेका छौँ। तपाईँ कार्यक्रममा आएर तपाईँलाई नै मनपर्ने लोक भाकाहरू रोज्न सक्नुहुनेछ र आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राख्न सक्नुहुनेछ। 0556-63-332 र 0556-63-333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिसकेका छौँ। हामी साताको दुई दिन आउने गर्छौँ, मङ्गलबार र बिहिबार अपराह्न 4 बजे अर्पण खबर पछि करिब करिब 5 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा। र पारिको सेवाबाट मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै रोजाइमा लोक भाकाको साथी दिवस। र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ 0556-63-333 बाटो भएर। इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिन सक्नुहुनेछ। र कार्यक्रम रोजाइमा लोक भाका हप्तामा मङ्गलबार र बिहिबार अपराह्न 4 बजे अर्पण खबरपछि आउने गर्दछ तपाईँकै लोकप्रिय रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा। र टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। सबिनाजी के छ तपाईँको नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खासा भयो कि नै? खाजा खाइसक्नु भयो? आज कुन भाका रोज्ने? हुन्छ, कसको लागि नि? हुन्छ अहिले छुट्टिन्छु, नमस्कार। भएको घाम लर्के जवान तिम्रै हो रामाराम ढाँटे मरिजाम यो भाका तनुबाट आउनुहुने सबिनाजीले रुच्नु भएको थियो। यो भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। यिनै भाकाहरू तपाईँले नै रुच्नु भएको भाकाहरूलाई कार्यक्रममा प्रस्तुत गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो आज गाईघाटबाट सबिना, चन्डी भन्साङबाट इलिसा ग्रोङ र अजिङ्गरेबाट टिका चिपाङ, र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो तनहुँबाट सबिना। फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभारी भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। चोखो माया हुँदैन पुरानो तिमीलाई कहिले सम्झेर बिरानो मिरमिरेको घाम लर्के जोबान तिम्रै हो रामाराम घाटे हुँदैन रेडियो अर्पण 104.5 मेगाहर्ट्ज।